मन क्यों बहकारी बहका आधी रात को, बेला महका हो बेला महकारी महका आधी रात को, हो मन क्यों बहकारी बहका आधी रात को, बेला महकारी महका आधी रात को, किसने बंसी बजाई आधी रात को, हो किसने बंसी बजाई आधी रात को, जिसने पलकी हो जिसने पलकी चुराई आधी रात को, हो मन क्यों बहका कारी महका आधी रात को। झांझर झमके सुन झमके हो, झांझर झमके सुन झमके, झांझर झमके सुन झमके आधी रात को, उसको टोको न रोको रोको न टोको टोको न रोको आधी रात।